بسم الله الرحمن الرحيم. دوسرا اصول اس وقت امت اسلامیہ کی شان شوکت واپس نہیں آ سکتی جب تک توحید پہ امت قائم نہیں ہو جاتی. توحید سے بڑھ کے کوئی نعمت نہیں. اور اس لیے اللہ عز و جلال نے اس کے بارے میں ایک سٹیٹمنٹ نازل کی ہے, وہ سننے والی ہے. الذين آمنوا ولم يلبسوا إيمانهم بظلم أولئك لهم الأمن وهم مهتدون. جو ایمان لائے, ولم يلبسوا ایمانهم بظلم, وہ اپنے ایمان میں شرک کی آمیزش نہیں کرتے, خالص توحید. انعام کیا ہے؟ پہلا انعام, اولئک لهم الامن, امن کی نعمت اللہ نے رکھی ان کے لیے, ان کی سوچ میں بھی امن, ان کی نیت اور ارادے میں بھی امن, ان کے قول میں بھی امن, ان کے کردار میں بھی امن, ان کے اعمال میں بھی امن, اور ان کے معاشرے میں امن, اور ان کے گھروں اور خاندانوں میں امن. کب؟ جب توحید کو خالص کرے. توحید کو جب تک خالص نہیں کرتا, امن نہیں مل سکتا. معاشرہ جس کو اللہ کے رسول نے ترتیب دیا تھا, اس معاشرے کی بنیاد ہی توحید تھی. اور جس جگہ ہر 5 کلومیٹر کے بعد شرک ہو رہا ہو, وہاں امن آ سکتا ہے؟ یہ بات سمجھنے والی ہے. ہم سمجھتے ہیں کہ شاید یہ تو بس پرانی باتیں ہوگی. رب تعالیٰ نے جتنا نظام دیا ہے, وہی نظام اس قابل ہے کہ قیامت تک اس کو فالو کیا جائے. جو نہیں مانے گا, ذلت و رسوائی اس پہ چھا جائے گی. وَجُعِلَ الذُّلُّ وَالصَّغَارُ عَلَى مَنْ خَالَفَ أَمْرِي, اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا تھا, جو میری مخالفت کرے گا, ذلت و رسوائی اس کا مقدر بن جائے. تو دوسرا اصول, جب تک توحید کو خالص نہیں کرتے, اس وقت تک اس قوم کو شان شوکت نہیں مل سکتی. لیکن میں ایک گزارش کروں, توحید آج بیان کرنے میں بھی دو پہلو ہیں. کچھ لوگ توحید بیان کرتے ہی نہیں, تو چلو جی توحید بیان کریں گے, فلاں ناراض ہو جائے گا, فلاں ناراض ہو جائے گا. اللہ کے رسول کے ساتھ سارے راضی تھے, مکے والے سارے ناراض ہو گئے. کچھ لوگ توحید کے نام پہ گالیاں دیتے ہیں, یہ کون سی توحید ہے؟ کس کو گالیاں؟ کوئی نیک آدمی فوت ہو گیا, کوئی اللہ کا ولی تھا فوت ہو گیا, لوگ اس کی پوجا کرنے لگ گیا, اس کی قبر پہ مزار بنا لیا, اس کا تو کوئی گناہ نہیں, اس نے تو حکم نہیں دیا, اس کو گالی دینے کا جواز کیا ہے؟ اللہ کے نیک بندوں سے تو محبت کرتے ہیں, کرنا کیا چاہیے؟ اللہ عز و جلال کا قرآن سنیے, کیا کرنا چاہیے؟ وَلَا تَسُبُّوا الَّذِينَ يَدْعُونَ مِن دُونِ اللَّهِ فَيَسُبُّوا اللَّهَ عَدْوًا بِغَيْرِ عِلْمٍ. جو اللہ کے علاوہ کسی کی پوجا کرتے ہیں, تم ان بتوں کو بھی گالیاں نہ دو, وہ ضد میں آ کے تمہارے سچے رب کو گالیاں دیں گے. پر ایسے ہی بیان توحید ہوتی ہے, اور ساتھ طرح طرح کی ایسی باتیں ہوتی ہیں جنہوں نے سمجھنا ہوتا ہے, وہ بھی نہیں سمجھتے. آپ توحید کو بیان کیجئے, بیان کرنے کا انداز وہ اپنائیے جو اللہ کے رسول نے اپنایا. आपकी जिम्मेदारी अदा होगी। जो मान जाएगा उसकी खैर और भला, जो नहीं मानेगा मुझसे और आपसे तो उसका हिसाब नहीं लिया जाए, उसका हिसाब उससे लिया जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कोई बात समझानी होती थी तो क्या करते थे? आज हम किसी की शलवार टखनों से नीचे देख ले, नो डाउट गुनाह है, क्या सब गुनाह है। मैं असल मिनल काबैन मिनल इजार फफिन्नार, जिसकी शलवार में जो कुछ पहनता है टखनों से नीचे होगी, अगर वो तौबा नहीं करता उसी तरह फौत हो जाता है तो यही सर जहन्नम में जाएगा। और सही बुखारी की रिवायत। लेकिन देखते इंसान कहते हुए वो मुनाफिक, वही फासिक, वही फाजिर, वो समझ जाएगा। समझाना हो तो सनाउल आमर सरी रहिमहुल्लाह की बात याद कीजिए। उनका दोस्त था एक, तो बड़ा अच्छा लिबास पहनता था, उसको सैर भी निकले ना तो उन्होंने ये नहीं कहा कि आप पायजामा जो ऊंचा कर लो। कहते हैं एक बात कहूँ, कहते हैं कहो, कहते हैं जो आपने लिबास पहना ना क्या कमाल का लिबास, अगर आप नीचे से इतना को काट देना अपना पांजा तो मेरी टोपी बड़ी खूबसूरत बन जाएगी। वो बंदा समझ गया, उसने उसके बाद टखनों से नीचे शलवार नहीं। हिकमत बसीरत है, और हिकमत और बसीरत जो है ये बहुत बड़ी नेमत है। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सिर्फ ये बात समझानी थी मुआज़ बिन जबल को कि नमाज के बाद ये दुआ पढ़ा करो, दुआ सिखानी थी। तो आपने छह तरीके इख्तियार किए। जब सैयदना मुआज़ उठ के जाने लगे आपने आवाज़ दी, या मुआज़, जिसको अल्लाह के रसूल की आवाज़ पड़े वो कितना खुश नसीब। फिर कहा इन्नी अहिब्बुका या मुआज़, मुआज़ मुझे आपसे बहुत मोहब्बत है। वो अल्लाह के रसूल का मोहब्बत है। कहा लब्बैक या रसूल अल्लाह, अल्लाह के रसूल में हाजिर हूँ, मुझे भी आपसे बहुत मोहब्बत है। दो बातें, आने का इंतजार नहीं किया, खुद खड़े हुए। तीन बातें, चल के गए। चार बातें, और जाके सैयदना मुआज़ का हाथ पकड़ के अपना ये दी का मुआज़। छठी बात क्या कही, मैं ना आज तुम्हें एक तोहफा देना चाहता हूं। हम तो बादशाह लोग हैं ना, कि कोई शहर से आज रहे कहते हैं मेरे लिए की लेके आए हो, तोहफे मांगे नहीं जाते, तोहफे तो मोहब्बत के लिए होते हैं। अल्लाह के रसूल फरमाते हैं नवाज मैं तुम्हें तोहफा देना चाहता हूँ। कहा मुझे? जी अल्लाह के रसूल, कौन सा तोहफा? फरमाया ला तजअलन दुबुर कुल्ल सलातिन अल्लाहुम्मा अइन्नी अला ज़िक्रिक व शुक्रिक व हुस्न इबादतिक। मुआज़ कभी भी फर्ज नमाज के बाद ये दुआ न भूलना, अल्लाहुम्मा अइन्नी अला ज़िक्रिक, ए अल्लाह मेरी मदद फरमा कि मैं तेरा जिक्र करूँ, और शुक्र का मैं तेरा शुक्र अदा करूँ, और हुस्न इबादत, और मेरी मदद फरमा कि मैं तेरी इबादत अच्छी करूँ। सैयदना मुआज़ कहते हैं लोगों गवाह रहना मैं दुनिया से जा रहा हूँ, जब से मैंने ये दुआ सुनी है मैंने कभी किसी नमाज के बाद इसको भूला नहीं। अगर आज आप भी किसी को इस अंदाज से समझाएं तो क्यों नहीं समझे? समझेगा। अंदाज भी वो अपनाइए जो अल्लाह के रसूल ने दावत का अंदाज अपनाया था। तो दूसरा उसूल, तौहीद को खालिस किया जाए।